हुनहुना रे हुनहुना हुनहुना रे हुनहुना हुनहुना रे हुनहुना हुनहुना रे हुनहुना हुनहुना रे हुनहुना हुनहुना रे हुनहुना हुनहुना रे हुनहुना देखा हजारों को प्यार के लिए तुझको चुना दो गुना